बोकेर मायाको परिभाषा सिउँदो भन्नु होइन तिमीले आफ्नै बाटो रोजो मैले आफ्नै स्वर्ग रे माया त तिमीलाई नै गर्छु अझै तर अब हाम्रो सम्भव छैन भाषा सिउँदो भन्नु होइन तिमीले आफ्नै बाटो रोजो मैले आफ्नै स्वर्ग रे माया त तिमीलाई नै गर्छु अझै तर अब हाम्रो बिहे सम्भव छैन अब हाम्रो नै बाटो रोजो मैले